तिम्रो याद आउँछ मलाई साताउँछ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छु रे पराईको नजर भरी फुल्नै आँटेकी छु रे तिम्रो साथ बिना अब त बाँच्दिन होला म त सुन्छु पराईसँगै मोटु साटेकी छुरे सुन्छु पराई सँगै मोटु साटेकी छुरे तिम्रो याद आउँछ मलाई साताउँछ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी एक्लै दुखमा छोडेर गयो अब मनका रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ अब मनका रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ तिमीले जस्तै छोड दिए नि चुपचाप स्वीकार्नु छ तिम्रो याद आउँछ मलाई साताउँछ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी जस्तै रहर मेरा बिहानी सँगै टुटेर गए बलियो मान्थे भागे रेखा शीशा जस्तै फुटेर गए दुख्छ मुटु पोल्छ छाती थप्न सक्दिन म राति दुख्छ मुटु पोल्छ छाती खप्न सक्दिन म राति सधैँ यस्तै वज्रपात किन पर्छ मै माथि तिम्रो याद आउँछ मलाई साताउँछ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छु रे पराईको नजर भरे फुल्नै आँटेकी छु रे तिम्रो साथ बिना त बाँच्दिन होला म त सुन्छु पराईसँगै मुटु साटेकी छु रे सुन्छु पराईसँगै मोटु साटेकी छु रे तिम्रो याद आउँछ मलाई